यो साथ फेरि पाउला न पाउला खुशियाली छाउला न छाउला आजै अंगाल मलाई आजै सम्हाल मलाई कै किन हतार भो आफ्नो भन्नलाई कै किन हतार भो आफ्नो भन्नलाई लेखेको